4 बिघा क्षेत्रफलमा फैलिएको, प्रत्येक मोहडाको अगाडि 2 वटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 98450 49728, प्रेम हिमाली, चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत, चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै, फोन नम्बर 0556562090। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान, दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निंग एकाडेमी, म्याथ, साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निंग एकाडेमी, खैरानी 4 पर्सा, नारायणी डेभलपमेन्ट बैङ्कको माथि, मोबाइल 98452 46174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.mp संसारभरै के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। नेपाल निसामती कर्मचारी युनियनको 6 औं राष्ट्रिय महाधिवेशन 21 बुधे चितवन घोषणा पत्र जारी गर्दै सकिएको छ। युनियनको गत 28 गतेदेखि चितवनको रत्नगरमा शुरू भएको महाधिवेशन आज घोषणा पत्र जारी गर्दै सकिएको हो। घोषणा पत्रमा आधिकारिक ट्रेड युनियनको निर्वाचन अविलम्बन गराउन रचनात्मक सहयोग सहित दबाव दिइने, जनप्रतिनिधि नभएको अवस्थामा विकास निर्माणको कामलाई प्रभावित हुन नदिई स्थानीय निकायमा काम गर्ने कर्मचारीका लागि स्थानीय सेवा आयोगको गठन गरी छुट्टी विशिष्टीकरण सेवाका रूपमा काम गराउन पहल गर्ने, द्वन्द पीडित निसामती कर्मचारीहरू तथा तिनका परिवारलाई स्वास्थ्य उपचार, उचित क्षतिपूर्तिको व्यवस्था गरिने, भ्रष्टाचार मुक्त सार्वजनिक प्रशासनको सुनिश्चितता र सुशासन कायम गर्ने जस्ता 21 मुद्दाहरू समेटिए। अधिवेशनले युनियनको अध्यक्षमा सुबोध कुमार देवकोटालाई निर्विरोध निर्वाचित गरेको छ। त्यस्तै महासचिवको साध्यक्ष र अन्य केही पदमा पनि निर्विरोध निर्वाचित भएका छन्। युनियनको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, श्रेणीविहीन उपाध्यक्ष, सचिव, क्षेत्रीय उपाध्यक्ष र केन्द्रीय सदस्यका लागि भने हिजो मतदान भएको थियो। वरिष्ठ उपाध्यक्षमा विष्णु बहादुर रायमाझीलाई पछि पार्दै गोपाल प्रसाद पोखरेल विजयी हुनुभएको छ। त्यस्तै महिला उपाध्यक्षमा दुर्गा देवी आत्रेय विषय हुनुभएको छ। मधेसी उपाध्यक्षमा मनोज कुमार तिवारी निर्विरोध निर्वाचित हुनुभएको छ। श्रेणीविहीन उपाध्यक्षमा शङ्कर पुरी, महासचिवमा जितबहादुर मडै, सचिवमा दुर्गा प्रसाद फैयाल, राजु प्रसाद औप्रेदी, राजेन्द्र बुढाथोकी र सुभाष कुमार कोइराला विषय हुनुभएको छ। 4 जना सचिवका लागि 15 जनाको उम्मेदवारी परेको थियो। यस्तै मधेसी सचिवमा रामबाबु मण्डल, आदिवासी सचिवमा जगत बहादुर मगर निर्विरोध निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा नवलबहादुर मल्ल, क्षेत्रीय उपाध्यक्षमा पूर्वाञ्चलबाट दिपेन्द्र कुमार खत्री, पश्चिमाञ्चलबाट जयश्वर पन्थी, मध्यपश्चिमाञ्चलबाट विष्णु दत्त रेग्मी, मध्यमाञ्चलबाट प्रदीप कुमार श्रेष्ठ, सुदूरपश्चिमाञ्चलबाट प्रेमबहादुर निदाल र केन्द्रीय स्तरका कार्यतर्फबाट उपाध्यक्षमा तेज कुमार केसी निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनले 70 सदस्यीय कार्य समिति निर्वाचित गरेको हो। महाधिवेशनको गत आइतबार प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नुभएको थियो। यसैबीच नेपाली कङ्ग्रेस क्षेत्र नम्बर 2 चितवनले नेपाल निसामती कर्मचारीको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिएको छ। रत्नगरमा आयोजित कार्यक्रमका बीच नेपाली कङ्ग्रेसको प्रशासन विभाग प्रमुख एवं सभासद कमला पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। क्षेत्रीय सभापति कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि उत्तम आचार्य, कङ्ग्रेस सभापति रूपन राज घिमिरे लगायतले शुभकामना मन्तव्य राख्दै सफल कार्यकालको शुभकामना दिएका थिए। नवलप्रासीको गैंडाकोटमा सम्पन्न अखिल नेपाली युवक संघको छैटौं राष्ट्रिय सम्मेलनले अध्यक्षमा तिलक थापालाई चयन गरेको छ। थापा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो। संघको उपाध्यक्षमा जित्ता मिश्र, सुनवारमा सचिवमा बाबुराम पन्थी, सचिवमा रमेश पौडेल र कुशा अध्यक्षमा बाबुराम आचार्य चयन हुनुभएको छ। अध्यक्ष सहित सबै पदमा सर्वसम्मत निर्वाचित भएको जिल्ला अध्यक्ष योगेन्द्र पौडेलले जानकारी दिनुभयो। सम्मेलनले 19 पूर्ण, 4 वैकल्पिक सदस्यसँगै 6 जनाको सल्लाहकार समिति गठन गरेको छ। यसअघि सम्मेलनमा अध्यक्ष काशीनाथ पोखरेलले पेश गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि 8 समूह बनाएर छलफल भएको थियो। सो प्रतिवेदनमा आएका प्रश्नहरूलाई स्पष्टीकरण दिएर 56 बुधे राजनैतिक प्रतिवेदन पारित गरिएको छ। बन्द सत्रमा घोषणा पत्र, विधान प्रतिवेदन, आगामी कार्ययोजना बारेमा समेत छलफल भएको पौडेलले बताउनुभयो। सम्मेलनमा 65 जिल्लाका 440 जनाको प्रतिनिधिहरूको सहभागिता रहेको थियो। गर्मी मौसम सुरु भएसँगै भरतपुर आँखा अस्पतालमा आँखा पाक्ने समस्याका बिरामीहरूको संख्या वृद्धि भएको अस्पतालले जानकारी दिएको छ। करिब 200 देखि 300 को हारिमा बिरामी उपचारको लागि आउने भए पनि अहिले त्यो संख्या 7-10% वृद्धि भएको अस्पतालका प्रशासन शाखाका व्यवस्थापक तुलसी प्रसाद पराजुलीले जानकारी दिनुभयो। गर्मी मौसममा धुलो उड्ने हुँदा आँखा पाक्ने, एलर्जी तथा आँखा रातो हुने लगायतका अन्य धेरै समस्या भएर बिरामी उपचारको लागि अस्पताल पुग्ने गरेका छन्। अस्पतालका प्रमुख डाक्टर कमल बहादुर खड्काले यो समयमा आँखा सम्बन्धी समस्या बढी देखिने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ। उहाँले आँखा पाक्ने रोगले महामारीको रूप लिने भन्दै बिहान बेलुका र साँझ सफा पानीले आँखा सफा गर्ने तथा सडकमा हिँड्दा चस्माको प्रयोग गर्दा उपयुक्त हुने उहाँको सल्लाह रहेको छ। विशेष गरी यो समस्या फिल्डमा काम गर्ने तथा स्कुली विद्यार्थीहरू यसको उच्च जोखिममा रहेको उहाँको भनाइ छ। समयमै यसको उपचार हुन नसके आँखाको नानीमा घाउ बन्ने हुँदा समयमै उपचार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। सोही अस्पतालमा गत वर्ष करिब 90,000 बिरामीले आँखा सम्बन्धी उपचार गराएको र तीमध्ये 5,500 जनाको शल्यक्रिया गरिएको अस्पताल स्रोतले जनाएको छ। अस्पतालमा नवलप्रासी, धादिङ, गोर्खा, तनहु, मकनपुर, लम्सुङ, अहिले लगायतका अन्य जिल्लाबाट बिरामीहरू उपचारको लागि आउने गरेका छन्। अस्पतालले अहिले रेटिनाको जाँच तथा शल्यक्रिया समेत गर्ने गरेको छ। सो अस्पताल 50 शैया क्षमताको रहेको छ। जिल्लामा यो अस्पताल 3 वटा सुविधा सम्पन्न आँखा अस्पताल रहेका छन्। त्रिभुवन विश्वविद्यालयले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई भौतिक सम्पत्ति हस्तान्तरण गर्न अटेर गरेपछि चितवन र मकनपुरका सभासदहरूले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशील कोइरालालाई भेट गरी समस्या समाधानका लागि आग्रह गरेका छन्। सभासदहरूले कुलपति कोइरालासँग कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग भएका सहमतिहरू समेत अटेर गरेको भन्दै रोक प्रकट गरेका थिए। भेटमा सहभागी कृषि तथा विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर श्रीकान्त घिमिरेका अनुसार प्रधानमन्त्री कोइरालाले एक हप्ताभित्रमा समस्याको समाधान गर्ने आश्वासन दिनुभएको छ। विक्रमसम्म 2067 असार 3 गते सरकारले ऐन जारी गरी कृषि तथा वन विज्ञान विश्वविद्यालयको गठन गरेको थियो। सो विश्वविद्यालयलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित चितवनको रामपुर क्याम्पस र मकनपुरको हेटौँडा वन क्याम्पसको भौतिक पूर्वाधार उपलब्ध गराउने ऐनमा उल्लेख भए पनि हालसम्म उपलब्ध नगराएको कृषि विश्वविद्यालयले जनाएको छ। दुवै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने भए पनि समस्या समाधान हुन नसकेपछि चितवन र मकनपुरका सभासदहरूले प्रधानमन्त्रीलाई भेट गरी समस्या समाधान तत्काल गर्न दबाव दिएका हुन्। बुद्ध जयन्तीको अवसर पारेर भरतपुरतिर आनन्दपुरमा आज विकलाङ्ग नागरिकलाई सम्मान गरिएको छ। समाजसेवी खेमराज तिवारीले वर्षेनी बुद्ध जयन्तीको अवसर पारेर सम्मान गर्दै आएका छन्। आफूले गरेको सामाजिक कामबाट सबैले सहयोगको भावनाको सुरु गरून् भनेर यस्तो सम्मानको कार्यक्रम गर्दै आएको तिवारीले बताउनुभयो। सम्मान कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले समाजसेवी तिवारीले गर्दै आएको सामाजिक कामको प्रशंसा गरेका थिए। कार्यक्रममा रामचरण पौडेल, सपना कडेल, दामोदर दरेल, कृष्ण पौडेल, होमबहादुर सापकोटा, रामबहादुर मगर, सुविकला भण्डारी सम्मानित भएका थिए। सम्मान कार्यक्रममा भनापाती र आनन्दपुरकै जयबुद्ध आमा समूहले पनि नगद सहयोग गरेको थियो। कार्यक्रम समाजसेवी खेमलाल तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो। चितवनको नानीगढमा केन्द्रीय कार्यालय रहेको लिङ्कस एजुकेसन कन्सल्टेन्सी सर्भिसेस प्रणालीले रत्नगरमा शाखा विस्तार गरेको छ। शैक्षिक परामर्श व्यवसायमा ख्याति कमाएको सो कन्सल्टेन्सीले पहिलो पटक रत्नगरमा शाखा विस्तार गरेको हो। शाखाको व्यवसायी दिनेश कुमार सुकेले उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा कन्सल्टेन्सीका सञ्चालक सोमबहादुर कणेलले रोजगारी र शिक्षाको लागि विदेश जाने पूर्वी चितवनका युवाहरूको आवश्यकतालाई मध्यनजर गरी शाखा विस्तार गरिएको बताउनुभयो। कन्सल्टेन्सीले जापान, अस्ट्रेलिया र न्युजिल्यान्ड जान चाहने विद्यार्थीहरूलाई भाषा सिकाउने र जानको लागि सहजीकरणको काम गर्ने शाखा प्रमुख सुबा तामाङले जानकारी दिनुभयो। कन्सल्टेन्सीका सञ्चालक सुमबहादुर कणेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य देवी गेवाली, एमाले चितवनका पूर्व सचिव विजय सुवेदी लगायतले बोल्नु भएको थियो। पूर्वी चितवनको बछौली 3 लौखानीमा निर्माण गरिएको टाँसे ओर्गेन गुम्बाको आज उद्घाटन गरिएको छ। गुम्बा व्यवस्थापन समितिका केन्द्रीय सदस्य दावा लामाले एक कार्यक्रमका बेस गुम्बाको उद्घाटन गर्नुभएको हो। बागमा र मध्यवर्ती सामुदायिक वन बछौली गाविस जीविस केन्द्रीय गुम्बा व्यवस्थापन समिति तथा स्थानीयको सहयोग गरी 16 लाखको लगानीमा निर्माण गरिएको गुम्बा व्यवस्थापन समितिका सचिव जितबहादुर तामाङले जानकारी दिनुभयो। कार्यक्रममा गुम्बा निर्माणमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो। गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर लोप्सनको अध्यक्षतामा भएको सो कार्यक्रममा बागमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बिपी चौधरी, बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिसाने, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव सापागाई, समाजसेवी वासु ढुङ्गाना, गुम्बा व्यवस्थापन समितिका सदस्य जितबहादुर तामाङ लगायतले बोल्नु भएको थियो। 1258 बुद्ध जयन्तीको अवसरमा रत्नगर 9 आज विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरिएको छ। आत्मा शान्ति बौद्ध स्तूपले महिलाहरू बीच म्युजिकल चेयर खेले प्रतियोगिता र ब्रह्माशे धमोद प्रदर्शन गरिएको थियो। साथै सो अवसरमा गाम्बेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकाले चेपाङ संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए। रत्नगर अस्पतालका भोजराज खनालको प्रमुख आतिथ्य एवं स्तूपका अध्यक्ष कुलबहादुर तमुको अध्यक्षतामा भएको सो कार्यक्रममा पञ्चतेज ज्याति ज्योति राप्रपिका प्रधानध्यापक रामबहादुर मगर, गाम्बेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा, स्थानीय हरिप्रसाद गुरुङ लगायतले बोल्नु भएको थियो। नेपालमा बालबालिकाहरूलाई लगाइने खोप अभियान सञ्चालन गर्न लायन्स क्लबले सरकारसँग सहकार्य गर्ने भएको छ। लायन्सले खोप अभियानका लागि आवश्यक आर्थिक र भौतिक सहयोग गर्ने भएको हो। खोपका अभावमा बालबालिकाहरूको स्वास्थ्यमा गम्भीर असर परे मृत्युदर बढ्ने भएकाले नेपालमा पनि कार्यक्रम गरिएको लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325 बेटु नेपालका सेकेन्ड भाइस डिस्ट्रिक्ट र गभर्नर इलेक्ट्र घनश्याम भट्टराईले जानकारी दिनुभयो। लायन्सले विकास सम्बन्धी सुरु खोपका लागि सहयोग र सहकारीको अभियान चलाएको छ। रुबिदाला दादुरा पुलियाका साथै अरू खोपलाई पनि प्राथमिकता दिएको वर्षाईले बताउनुभयो। लायन्सका सदस्यहरूले घर घरमा गई सम्भावित रोग र खोपका बारेमा जनचेतना बाँडेर आवश्यक अन्य सहयोग गर्ने गर्दछन्। रुबिला दादुरा खोपका लागि लायन्सले नेपाल सरकारलाई 25 करोड रुपियाँ बराबरको भ्याक्सिन, औषधि र अरू प्राविधिक सामग्री दिइसकेको जनाएको छ। क्लबले आफ्ना सदस्यहरूलाई सेवक रूपमा खोपको प्रचार प्रसार गर्न घर घरमा खटाउनुका साथै खोप केन्द्रमा सक्रिय उपस्थिति गराएको थियो। आर्थिक मात्र नभई जनचेतना जगाउने कार्यमा क्लबले यस वर्ष पनि खोप अभियानमा सक्रियताका साथ सहयोग गर्ने योजना रहेको भाइरस गभर्नर भट्टराईले बताउनुभयो। सरकारले वैशाख महिनाभर खोप बारे चेतनामूलक कार्यक्रम गरेको छ। त्यस्तै लायन्सले अप्रेल 23 मे 3 खोप सप्ताह अभियान कार्यक्रम सञ्चालन गरी चेतना जगाउने कार्य गरेको थियो। सोही अभियान अन्तर्गत चितवनमा वैशाख 20 नेपालमा खोप कार्यक्रम र लायन्सको भूमिका विषयक अन्तर्क्रिया गरिएको भट्टराईले जानकारी दिनुभयो।